चलिए अब जरा थोड़ा सा दोबारा इन्हीं आयत को देखते हैं। या अय्युहल्लज़ीन आमनू मन यर्तद्द मिनकुम अन दीनिही फसौफ याति बिकौमी युहिब्बुहुम व युहिब्बूनहु। ए ईमान वालो, अगर तुम में से कोई अपने दीन से फिरता है तो फिर जाए, अन करीब अल्लाह ऐसे लोगों को ले आएगा जिनसे अल्लाह मोहब्बत करता होगा और वो अल्लाह से मोहब्बत रखते होंगे। ये आयत एक फोरकास्ट है। फोरकास्ट क्या होती है? खुश यानी आने वाले वक्त की खबर देना, पेशिन गोई। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के दौर में ये आयत नाजिल हुई। उस वक़्त तक कोई मुर्तद नहीं हुआ था, और मुर्तद कहते हैं दीन को छोड़ के यानी इस्लाम से निकल के कुफर पे चले जाना। उस वक़्त तक ऐसी कोई बात नहीं हुई थी, लेकिन अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की वफ़ात के फ़ौरन बाद ऐसे कुछ हालात बन गए कि कुछ लोग दीन को छोड़ के कुफर की तरफ चले गए। क्योंकि इस किस्म की बिग चेंजेस जो होती हैं वो कुछ लोगों के लिए एक आजमाइश भी बन जाती हैं। जब आम हालात चलते रहते हैं तो सब दीन के साथ मुतमईन होते हैं, लेकिन जब कोई अनयूजुअल कंडीशंस आती हैं दीन के साथ, कोई ऊंच या नीच, तो ऐसे वक्त में फिर बहुत सारे लोग दीन से निकल जाते हैं। ज़हन में रखिएगा कि बदर की जंग हुई तो अब्दुल्ला बिन उबई मुसलमान हुआ, क्योंकि वो गलबे की बात थी, जिसको हमारी ज़बान में कहते हैं ना चढ़ते चांद के पुजारी। इसी तरह जब इस्लाम के अच्छे दिन आते हैं तो कुछ लोग दीन में दाखिल होते हैं। इस्लाम को आप किसी भी लेवल पे फील कर लें, जब भी कोई आजमाइश आती है, कोई डिक्लाइन आता है, तो कुछ लोग अपने दीन से हट जाते हैं। अल्लाह ताला ने इसी पेशन गोई की खबर दी कि जब अल्लाह के नबी सल्लम की वफ़ात हो गई तो उसके बाद जो मक्का के इर्द गिर्द और मदीना के इर्द गिर्द जो कबाइली लोग थे, उन्होंने ये सोच लिया कि इस्लाम का अरूज तो यही था बस। अल्लाह की नबी की ज़िंदगी में जो कामयाबियाँ होनी थी और जो भी फ़ायदे होने थे वो हो गए। मोस्टली लोग यही सोचते हैं ना कि लीडर है तो काम हो गया, और खुदा न खास्ता लीडर गया तो फिर काम भी ख़त्म हो गया। उन्होंने सोचा अब अल्लाह के नबी फौत हो गए, इस्लाम को यहीं तक फैलना था, आपकी ज़ात तक इस्लाम था, जिनके पास वही के ज़रिए खबरें आती थी, मुसलमानों के हालात के मुताबिक रहनुमाई होती थी। चूँकि अब आप नहीं रहे, अब लिहाजा कुफर को गलबा हासिल होगा। इस ख्याल से अरब के बहुत सारे कबाइल मुर्तद हो गए। बाज़ कहने लगे ज़कात की पाबंदियाँ क्यों सहें, बाज़ ने कहा हम क्यों किसी रूल और रेगुलेशंस को फॉलो करें। और इस तरह उम्मत जो थी वो फितनों का शिकार हो गई। इतने नाजुक हालात हो गए थे अबू बकर सिद्दीक़ की खिलाफत के इब्तदाई दौर में कि जिसका आप अंदाज़ा नहीं कर सकते। अगर आपको अबू बकर सिद्दीक़ की ज़िंदगी की किताब या कोई ऐसी सीडी सुनने का इत्तेफाक हो तो ज़रूर सुन के देखिएगा, और फिर समझ आती है कि अल्लाह ताला अबू बकर सिद्दीक़ जैसे लोगों को क्यों नबी सल्लल्लाहु अलैहि वसल्लम की ज़िंदगी में तैयार करता है, ताकि बाद में वो उनका बोझ उठा सके। कमज़ोर से अबू बकर, पतली दुबली टांगों वाले अबू बकर, लेकिन उनके अंदर ईमान की पुख्तगी थी, हौसले बुलंद थे, अल्लाह पे तवक्कुल था, अल्लाह के वादों की सच्चाई का यकीन था। वो इन मुश्किल हालात में अपने आप को सहार लेते हैं, और जो मुख्तलिफ़ किस्म की आवाज़ें आने लगीं, किसी ने ज़कात देने से इनकार कर दिया, कुछ लोग जो है वो मुर्तद हो गए, कुछ ने कहा कि जिहाद ज़रूरी नहीं, इस तरह की बातें जब होने लगी तो मुसलमानों में दो तरह के गिरोह हो गए। बास ने कहा कि ये तो एक तो नबी सल्लम की वफ़ात का सदमा था, और आप सब जानते हैं ह्यूमन साइकोलॉजी में ये चीज़ है कि जब आप गमज़दा होते हैं ना, दुखी बैठे होते हैं ना, तो आपको अपने बच्चों का शोर भी अच्छा नहीं लगता। आप खुश खुश काम कर रहे हैं ना तो आपके बच्चे भी साथ फिरते हैं, आप इंजॉय करते हैं, लेकिन ज़रा आपकी तबीयत ख़राब हो या आपके दिल को कोई बोझ हो ना, इवन कोई प्यार की बात भी करे तो आप एकदम डांट देते हैं, तुम तो चुप करो। हाँ, शौहर प्यार से बात करे तो वो बात भी अच्छी नहीं लगती। जब गम दिल में आता है, जब बोझल दिल के साथ किसी बात को इंसान सुनता है तो उसको वो बात सही नहीं लगती। यही कुछ उस वक़्त सहाबे कराम का हाल था। अब मसला क्या उठ गया कि जो लोग दीन से हटे हैं अब उनसे क्या मामला किया जाए। ऑफ कोर्स उनको उस वक़्त तक ये चीज़ पता थी कि जो दीन को छोड़ेगा उसके साथ तो जिहाद होगा, क्योंकि इस्लाम से निकल गए, लेकिन जिन्होंने ज़कात की अदायगी से इनकार किया, अब उनके लिए क्या किया जाए? क्या उनके साथ भी लड़ना पड़ेगा? अब इस पे इख्तलाफात हुए, और जिहाद के लिए माल की ज़रूरत थी। इतने में एक और भी मसला था कि अल्लाह के नबी ने अपनी ज़िंदगी के बिल्कुल आखिरी दिनों में ایک لشکر تیار کیا تھا جس کو تاریخ میں لشکر اسامہ کہا جاتا ہے. شام کی سرحدوں کی حفاظت کے لیے آپ نے اس لشکر کو روانہ کیا تھا, اور اس وقت آپ نے بڑے بڑے صحابہ کرام کے موجود ہونے کے باوجود اسامہ بن زید جو اس وقت ایک ٹین ایجر تھے ان کو اس کا لیڈر بنایا. اس کا بھی مسئلہ اٹھ گیا. آپ کی زندگی میں تو کوئی بولا نہیں, کیونکہ موسٹلی لوگ لیڈرز کے سامنے تو نہیں بولتے, وہ نہیں بولے. لیکن جب وہ نبی صلی اللہ علیہ وسلم کی وفات کی خبر سن کے آئے, واپس آگے, کچھ دن رہے, دکھ صدمہ تھا, پھر جب اٹھے تو کام یاد آ گیا کہ نہیں, کام تو نہیں کریں گے. اب فتنہ تھوڑا آ گیا, بعض کہنے لگے کہ اس بچے کو لیڈر بنانے کی کیا ضرورت ہے, یہ کل کا بچہ ہے. لیکن اس وقت بھی ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ ہی جیسے دور اندیش انسان تھے جنہوں نے اس فتنے کو روکا, کہا کہ نہیں, جس کو اللہ کے نبی نے بنا دیا وہی بنے گا. ہاں, ایک اجازت لی ان سے کہ اس لشکر میں حضرت عمر رضی اللہ تعالیٰ عنہ کا بھی نام تھا, لیکن ابو بکر نے حضرت اسامہ رضی اللہ تعالیٰ عنہ سے اجازت طلب کی کہ دیکھو, حالات بہت نازک ہیں, مجھے عمر جیسے مشیر کی ضرورت ہے, پیچھے اس کی ضرورت ہے, تم ان کو پیچھے رہنے دو. تو خود نہیں کہا, دیکھیے سسٹم کیسا پیارا سسٹم تھا, چھوٹا ہے یا بڑا ہے, بات پیچھے دیکھنی پڑتی ہے کہ حکم کس کا ہے, اللہ کے حکم سے ہوا ہے یا کسی انسان کا یہ حکم ہے. تو اسامہ کی اجازت سے پھر انہوں نے عمر رضی اللہ تعالیٰ عنہ کو پیچھے رکھا, اور حالات اتنے سنگین تھے, مال کا کمی, لیڈر چلا گیا, ادھر فتنہ, آج وہ چلا گیا, آج وہ قبیلہ جو ہے وہ دشمن ہو گیا, ادھر سے تلواروں کے رخ ہو رہے ہیں. کہ ابن مسعود رضی اللہ تعالیٰ عنہ کہتے ہیں کہ وہ دن ایسے دن تھے اسلام کے اوپر, مثال ایک دیتے ہیں, آپ اس کو ذرا مطلب امیجن کیجئے اپنے تصور میں, کہتے ہیں کہ ایسے لگ رہا تھا جیسے بکریوں کا ریوڑ ہے. سوچئے, سردیوں کے دن ہیں, تاریک رات ہے, بیابان میں بیٹھے ہیں, اور ہر طرف بھیڑیے موجود ہیں جو بکریوں کو کھاتے ہیں, اور محافظ موجود نہیں. محافظ کون تھے؟ اللہ کے نبی صلی اللہ علیہ وسلم. ایک لیڈر چلا گیا, چاروں طرف سے فتنے اٹھ گئے, اور ایسے لگتا تھا کہ اب اسلام کی تاریخ بننے سے پہلے مٹ جائے گی. ایسے وقت میں اس شخص کو اللہ نے اپنے دین کے لیے چنا کہ جن کے بارے میں اللہ کے نبی اپنی زندگی میں کہہ چکے تھے کہ میں ساری انسانیت, سب لوگوں کے احسان کا بدلہ دے سکتا ہوں, لیکن میں نہیں دے سکتا تو میں ابو بکر کے احسانات کا بدلہ نہیں دے سکتا, جنہوں نے اس مشکل وقت میں نہیں بلکہ اس سے پہلے بھی اٹھایا. اگر آپ دیکھیں کہ ابو بکر صدیق کے اسلام پر کتنے بڑے احسانات ہیں, سب سے پہلے اسلام قبول کرنے والے تھے, اور ابتدا ہمیشہ کمزور ہوتی ہے. وہ پودا جو بعد میں ایک بڑا سرسبز درخت بن جاتا ہے, پہلے دن وہ بھی ایک نازک سی کومپل ہوتی ہے, بے خیالی میں کسی کا رکھا ہوا قدم اس کو کچل سکتا ہے. ابو بکر صدیق اس وقت اٹھے اور اللہ کے نبی صلی اللہ علیہ وسلم کو ایکسیپٹ کیا, اسلام کے لیے سب سے زیادہ مال پیش کرنے والے, کیونکہ مال کی ضرورت ہوتی ہے جب کسی پیغام کو پھیلانا ہوتا ہے, اس میں ابو بکر صدیق موجود. پھر اس کے بعد دیکھیے ہجرت کا سفر. ہجرت کا سفر تو ایسے ہی تھا کہ جیسے ایک نئی تاریخ رقم ہونے والی تھی, ایک نیا باب بننے والا تھا, مسلمانوں کی زندگیوں کا ایک نیا رخ شروع ہونے والا تھا, اور اس سفر میں ابو بکر صدیق اپنی جان پیش کر کے تیار ہے. ساتھ گئے ہیں, موت کی گھاٹیاں تھیں وہ, کسی لمحے پکڑے جاتے تو 100 اونٹوں کی قیمت پہ ان کو لے لیا جاتا, لیکن ابو بکر صدیق نے آپ کو تنہا نہیں چھوڑا. اور ابو بکر کی قربانیوں کی کیا بات کرتے ہیں, اپنی بیٹی اللہ کے نبی کے نکاح میں دی تاکہ نبی صلی اللہ علیہ وسلم کی خاندانی زندگی جو ہے وہ بہتر ہو, درست طریقے سے چلے, اور آپ کے بعد فتنوں کے آگے دیوار بن گئے, کیونکہ یہ ایک انقلابی دور تھا. اللہ تعالیٰ ایسے دور کی خبریں مسلمانوں کو اللہ کے نبی کی زندگی میں دیتا ہے کہ دیکھو ایسے وقت آتے ہیں, ایسی ارتداد کی باتیں ہوتی ہیں, لیکن ایسے وقت کس قسم کے لوگوں کی ضرورت ہے, کون لوگ ہیں جو ایسے وقت میں اللہ کے دین کے لیے چلیں. ان کی خوبیوں کا آگے ذکر ہے, وہ خوبیاں تو بعد میں دیکھتے ہیں, صرف میں چاہوں گی کہ ایک جو سب سے بڑا فتنہ جس کا ذکر یہاں ہے, میں یرتدا, جو رد کر دیتا ہے, رد را دال دال ہوتا ہے نا, ریجیکٹ کرنا, ارتداد کیا ہوتا ہے, ریجیکٹ کرنا, یعنی جو رد کر دیتا ہے تم میں سے اپنے دین کو. مراد اس سے اگر اسلامک ٹرمنالوجی میں دیکھا جائے تو ارتداد ہے, اور ارتداد کیا ہوتا ہے, مسلمان ہونے کے بعد کفر پہ آ جانا. یہ ارتداد دو قسم کا ہوتا ہے, ایک ہے باطنی اور ایک ہے ظاہری. ظاہری طور پہ دیکھیں تو یہ ارتداد کیا ہے کہ اسلام کا پٹا گردن سے اتار کے ڈکلیئر کر دینا کہ آج کے بعد میں اسلام کو چھوڑ کے کفر پہ جا رہا ہوں. یہ جرم اتنا سنگین ہے اور اس پہ ہم سورہ بقرہ میں تفصیل سے بات کر چکے ہیں, لیکن میں اس پہ زیادہ بات نہیں کروں گی ابھی, لیکن یاد دہانی کے لیے دوبارہ بول رہی ہوں کہ یعنی یہ ایک ایسا بڑا گناہ ہے کہ جیسے کسی نے کوئی نعمت کو پا کے اتار دیا. اسلام اس کے بارے میں کیا فیصلہ دیتا ہے؟ تلوار. کیوں؟ کہ وہ گردن جو اللہ کے آگے جھکتی تھی اب اللہ کے غیر کے آگے جھکے گی, تو بہتر ہے کہ اس گردن کو کاٹ دیا جائے. یہ ہوتا ہے بیرونی ظاہری ارتداد. ایسا شخص اس کا نکاح ٹوٹ جاتا ہے اپنی بیوی کے ساتھ اور مال وراثت کا حصہ نہیں رہتا, مسلمانوں کے قبرستان میں وہ دفن نہیں کیا جاتا. اور دوسری قسم کا ارتداد ہوتا ہے جو کہ اندر کا ارتداد ہوتا ہے. اس میں ظاہر سے اسلام کا پٹا تو نہیں اترتا لیکن دل سے اسلام اتر جاتا ہے. اندر اسلام اور کفر کے بیچ کی ایک جنگ نکلتی ہے جس کو نفاق کہتے ہیں. اگر پہلے دور کو دیکھ لیں, پہلی قسم کے ارتداد کو دیکھیں, تو اس کی بدترین مثال مسیلمہ قذاب تھا. یہ جو اللہ تعالیٰ نے کہا میں یرتد منکم عن دینہ, مسیلمہ قذاب اللہ کے نبی صلی اللہ علیہ وسلم کی زندگی ہی میں بالکل آخری دن تھے آپ کی زندگی کے اور اس نے نبوت کا دعویٰ کر دیا. یمن سے اس کا تعلق تھا, قبیلہ بنو حنیفیہ سے تعلق رکھتا تھا. اس نے 9 ہجری کو ایک وفد نبی صلی اللہ علیہ وسلم کے پاس بھیجا جس میں یہ خود بھی تھا اور 17 یعنی 17 لوگ اس کے ساتھ آئے تھے. اللہ کے نبی کی خدمت میں حاضر ہوا, مسلمان ہوا, اس کا گروہ مسلمان ہوا. یہ خود چونکہ سردار تھا, تکبر اس کے اندر بھرا ہوا تھا, تھوڑا دور دور رہا, شرط رکھ دی. کہنے لگا کہ اے محمد صلی اللہ علیہ وسلم, اگر آپ اپنے بعد مجھے نبوت کا وعدہ دے دینا کہ آپ نبی نہیں ہوں گے تو آپ کے بعد میں نبی بن جاؤں گا, تو میں آپ کی پیروی کر لوں گا. اللہ کے نبی کو یہ بات پتہ چلی تو آپ نے ثابت بن قیس خطیب انصار کو ساتھ لے کر مسلمہ کے سر پہ چلے گئے. جب اس نے اپنی بات دہرائی کہ اگر آپ چاہتے ہیں کہ ہم حکومت کے معاملے میں آپ کو آزاد چھوڑ دیں تو اپنے بعد اسے آپ ہمارے لیے طے فرما دیں, اس وقت آپ کے ہاتھ میں ایک چھڑی تھی, آپ نے اس کی طرف اشارہ کرتے ہوئے کہا اگر تم اس مجھ سے اس معاملے میں ایک یہ چھڑی بھی مانگو تو میں نہیں دینے کا. یاد رکھو تم اللہ کے فیصلے سے آگے نہیں جا سکتے, تم نے پیٹ پھیری تو اللہ تعالیٰ تمہیں توڑ کے رکھ دے گا, اور اللہ کی قسم میں تو تجھے وہی آدمی سمجھتا ہوں جو مجھے خواب میں دکھایا گیا. آپ سمجھانے کا معاملہ قیس بن ثابت کے سپرد کر کے واپس آ گئے. یہ صحیح بخاری کی روایت ہے کتاب المغازی. اس نے کہا تھا کہ مجھے مال دیں گے تو میں پھر آؤں گا واپس, اپنی جگہ پہ آپ مجھے لیڈر بنا دیں. پھر واپس کیا, غور کرتا رہا کیا کروں, اور آپ کو کہتا ہے واپس جا کے کس غلط فیصلے پہ پورا نکلا, اس نے نبوت کا دعویٰ کر دیا. کہنے لگا کہ مجھے نبوت کے کاموں میں اللہ کے نبی کا شریک کر دیا گیا. اس نے اپنی قوم کے لیے زنا کو حلال قرار دیا, شراب کو حلال قرار دیا, اللہ کے نبی کی رسالت کی بھی شہادت دیتا تھا, سبحان اللہ, لیکن اپنے آپ کو کہتا تھا ذلی نبی. زوئے سے ذل کہتے ہیں سائے کو, کہتا تھا کہ میں نبی کا سایہ ہوں. اس نے اللہ کے نبی کو ایک خط بھی لکھا کہ جس میں اس نے لکھا تھا الا محمد رسول اللہ من مسلمہ رسول اللہ نعوذ باللہ من ذالک, نقل کفر کفر نباشد, اللہ تعالیٰ میرے اس کال پہ مجھے نہ پکڑنا. لیکن اس نے ایسے غلط لفظ میں آپ کو خط لکھا, کہنے لگا مجھے آپ کے اس کام میں شریک کر دیا گیا, آدھی حکومت ہمارے لیے اور آدھی قریش کے لیے. اللہ کے نبی نے کہا کہ زمین اللہ کی ہے, جسے چاہتا دیتا ہے, اسے وارث بناتا ہے, اور انجام تو متقیوں کا ہے. پھر آپ نے اپنے 2 قاصد مسلمہ کی طرف بھیجے, ابن نواخا اور ابن اثال. آپ نے ان سے پوچھا کہ کیا تم گواہی دیتے ہو کہ میں اللہ کا رسول ہوں؟ وہ کہنے لگے کہ ہم گواہی دیتے ہیں کہ مسلمہ اللہ کا رسول ہے, نعوذ باللہ. آپ نے فرمایا میں اللہ اور اس کے رسول پر ایمان لایا, اگر قاصد کو قتل کرنا جائز ہوتا تو میں تم دونوں کو قتل کرتا. یہ مسند احمد کی صحیح روایت ہے. اس کی چونکہ باتیں لوگوں کے نفس کو بڑی اچھی لگتی تھی نا, تو لوگ خوش ہو گئے, اس کو خوب پذیرائی, ہوا شراب حلال, زنا حلال, جو چاہو کرو. لوگ اس کو رحمان الیمامہ کا لقب دینے لگے, کیونکہ دیکھیے غلط چیز کو بھی پروپیگنڈا مل ہی جاتا ہے. مت سوچئے کہ ہمیشہ اسلام ہی کا لوگ ساتھ دیتے ہیں، غلط کا بھی ساتھ دینے والے لوگ ہوتے ہیں، لیکن اس وقت جس سارے لوگ جو تھے نبی صلی اللہ علیہ وسلم کی زندگی کے اندر یہ معاملات ہوئے، اب ہوا کیا کہ یہی وہ شخص تھا جو نبی صلی اللہ علیہ وسلم کی وفات کے بعد سب سے پہلے مرتد ہوا۔ میں بات کرتے ہوئے سوچ رہی تھی، ایک دم میرے بھی ذہن میں جو چیز تھی، میں نے کہا دیکھو آپ کے آئیے کہ نہیں، ایک اور شخص کیوں مرتد نہیں ہوا جو ساری زندگی اللہ کے نبی کو تکلیفیں دیتا رہا، دکھ دیتا رہا، آپ کی بیوی تک پہ تہمت لگائی؟ عبداللہ بن ابی، اس کا بھی تو اسلام اوپر کا ہی تھا نا، تو اس کی وجہ کیا ہے کہ اس کا انتقال اللہ کے نبی کی زندگی میں ہو چکا تھا۔ تبوک سے جب واپس آپ آئے تو اس وقت عبداللہ بن ابی کا انتقال ہو گیا تھا، اور وہ سارا معاملہ آیا جس کا ذکر سورۃ توبہ میں ہم پڑھیں گے۔ جن کے دل کا کھوٹ ہوتا ہے نا، وہ کھل جاتا ہے۔ اللہ تعالیٰ نے اپنے نبی کی زندگی میں ان لوگوں کو تو ایسے ہی رکھا، لیکن اسلام قبول کرنے کے بعد یہ پہلی جماعت تھی جو مرتد ہوئی، 11 ہجری ربیع الاول کے آغاز میں پھر ان کے اوپر فوج کشی کی گئی، کیونکہ ابو بکر صدیق کیسے ان کو چھوڑ سکتے تھے؟ اس کا قبیلہ بنو حنیفہ بہت جنگجو دلیر تھا، بڑی بے جگری سے لڑے، خوب لڑائی ہوئی، اور اس جنگ کو جنگ یمامہ کہتے ہیں۔ سیرت کی کتابوں میں آپ اس کا نام پڑھیں گے ضرور، بہت مسلمانوں کے قاری شہید ہوئے، جانی نقصان ہوا، لیکن بالآخر فتح مسلمانوں کو حاصل ہوئی۔ اور یہ مسلمہ کس کے ہاتھوں قتل ہوا آپ کو پتہ ہے؟ وحشی بن حرب، یہ وہ شخص ہیں کہ جنہوں نے حضرت حمزہ کو قتل کیا تھا اپنے دور جاہلیت میں۔ کہتے ہیں کہ میں نے اپنے دور جاہلیت میں ایک بہترین انسان کو قتل کیا، اور حمزہ تھے، اور تب سے انہوں نے قسم کھائی تھی کہ میں نے اپنے اس گناہ کا کفارہ دینا ہے، اور کہتے ہیں کہ اسلام لانے کے بعد پھر میں نے بدترین شخص کو قتل کیا، اور وہ مسلمہ تھا۔ اس کا ذکر بھی صحیح بخاری کی روایات میں آتا ہے۔ تو یہ مسلمہ کی ترمیمات تھی۔ یہاں ہم ان کی تاریخی باتوں کے ساتھ ساتھ اگر ان نکات کو بھی دیکھتے جائیں تو انشاءاللہ ایک مثال جو ہمارے دور قریب کے دور کی ہے اس کو بھی اینڈ پہ شیئر کروں گی، تو آپ دیکھیں گے کہ لوگ ہمیشہ دین میں تبدیلیاں کرنا چاہتے ہیں، یہ ارتداد کی کوششیں اسی لیے ہوتی ہیں۔ انہوں نے یہ کیا، اب اس کا معاملہ ختم ہوا، میں یرتد منکم من دینی، کہاں گیا؟ آج مسلمہ کا نام کون لے رہا ہے؟ برے لفظوں سے استعمال کیا جاتا ہے۔ اس کے بعد ایک دوسرا شخص، اسود انسی، الف سین واو دال، انسی عین سین عین نون سین جا، اس کے بارے میں اللہ کے نبی نے خواب دیکھا تھا کہ آپ کے ہاتھ میں دو سونے کے ایک کنگن ہیں، آپ کو خواب میں کہا گیا کہ ان پر پھونک مارو، کیونکہ مرد تو کنگن نہیں پہنتے نا، تو آپ کو خواب میں کہا گیا کہ پھونک مارو، جب آپ نے پھونک ماری تو وہ دونوں اڑ گئے۔ اس کی تعبیر اللہ کے نبی نے یہ بتائی تھی کہ میرے بعد دو جھوٹے نبوت کے دعوے دار اٹھیں گے، ان میں سے ایک اسود انسی تھا اور دوسرا مسلمہ کذاب تھا۔ اس کی بھی کہانیاں لمبی ہیں، قبیلہ مدلج کا سردار تھا، لوگ اسے ذوالخمار بھی کہتے تھے، جادوگر تھا یہ۔ یمن کے چاروں طرف جو علاقہ اس پہ اس نے قبضہ کیا، اللہ کے نبی صلی اللہ علیہ وسلم کی طرف سے جو عمال بھیجے جاتے تھے، جو لوگوں سے زکوٰۃ وصول کرتے تھے، ان کو وہاں سے نکال دیا۔ پھر اللہ کے نبی نے معاذ بن جبل اور یمن کے کچھ رئیسوں کو بھیجا کہ اس سے معاملہ کیا جائے، اور آخر پھر یہ شخص بھی مارا گیا، فیروز ویلمی۔ اس کے قتل کی خبر اللہ کے نبی نے اسی وقت دے دی، حالانکہ یمن سے یہ خبر 2 ماہ کے بعد آئی تھی۔ تو یہ وہ شخص ہے جس نے آپ کی زندگی میں ہی ارتداد کا فعل کیا اور مر گیا۔ پھر تیسرا جو مرتد قبیلہ تھا وہ بنو اسد کا تھا، ان کے سردار طلحہ بن خویلد تھے، جیسے ہم اردو میں طلحہ لکھتے ہیں نا تو اس میں یہ ڈالے، طلحہ بن خویلد، اس نے بھی نبوت کا دعویٰ کیا، اس پر بھی لشکر کشی کی گئی، وہ شکست کھا کر ملک شام کی طرف بھاگ گیا، پھر بعد میں اس نے سچے دل سے اسلام اختیار کیا۔ تو یہ تو وہ 3 قبائل تھے نا جو اللہ کے نبی کی زندگی کے آخری دنوں میں یا آپ کے بعد ارتداد کی طرف آئے۔ اس کے بعد بھی 7 بڑے بڑے قبیلے تھے جو آپ کی وفات کے بعد دین سے نکل گئے، فزارہ، عیینہ بن حسن کی قوم تھی، اسی طرح غطفان، قرہ بن سلمہ قیشری کی قوم تھی، تیسرا قبیلہ بنو سلیم کا تھا، فجارہ بن عبد اللیل کی قوم تھی، پھر چوتھا قبیلہ بنو یربو کا تھا، مالک بن نویرہ کی قوم، اور پانچواں بنو تمیم کے بعض لوگ جو سجا بنت منظر کے مرید ہوئے۔ یہ ایک عورت تھی، سجا نام تھا اس کا، اس نے بھی نبوت کا دعویٰ کیا، اور اس نے پھر مسلمہ بن قذاب سے نکاح بھی کیا۔ الخبیثات للخبیثون یا للخبیثین، अल्लाह अकबर। इस तरह छठा कबीला कंदा अशस बिन कैस की कौम थी और सातवां बहरीन में अबू बकर बिन वाइल और ख़तम बिन कौम जैद की कौम थी। तो ये वो हालात थे जिसमें अल्लाह के नबी के बाद अबू बकर सिद्दीक़ रज़ी अल्लाह ताला अन्हु को भेजा गया। और जहाँ ये सारे मामला जो हैं उसका ज़िक्र अब करने का तो वक्त नहीं, लेकिन बात करेंगे इन सारी चीज़ों को कि जब कोई दीन के अंदर इजाफे करता है या दीन से हटता है तो उससे फिर दीन को क्या नुकसान होता है कि बाज़ दफ़ा ऐसी चीज़ों से इंतशार फैल जाता है। मुसलमानों के गिरोह दो गिरोहों में बट जाते हैं, कुछ एक गिरोह का साथ देने लगते हैं, दूसरे दूसरी तरफ का साथ देने लगते हैं और नतीजा क्या निकलता है कि यकसानियत नहीं रहती, टूट जाती है। और हर दौर में जब इर्तिदाद की बात हुई तो साथ ही ये बात ज़रूर हुई कि दीन में तब्दीलियाँ की गईं। अभी तक तो ये वो इर्तिदाद था ना कि जिसका ज़िक्र मैंने पहली मिसाल की रोशनी में किया, ज़ाहरी इर्तिदाद। एक और इर्तिदाद होता है वो बातनी इर्तिदाद होता है, अंदर से दीन की मोहब्बत निकल जाए। हम बरेसगीर पाको हिंद में रहने वालों के लिए ये बात यकीनन फ़ायदे की होगी और अल्लाह का कलाम जो 1400 साल पहले का कहा जाता है लेकिन उसकी रोशनी में अगर हम इस बात को सुन रहे हैं तो इस बात से और यकीन बढ़ता है कि वाकई ये किताब क़यामत तक के लिए है। एक ऐसा ही दीनी बिगाड़ और ऐसा इर्तदाद बरेसगीर पाको हिंद की तारीख़ में मुगलिया दौर में हुआ। हम में से कोई भी ऐसा शायद पक नहीं होगा जो पाकिस्तानी हो, वहाँ रहा हो और इसके बावजूद मुगलिया दौर को ना जानता हो। कौमों पे जब गैर कौमें मुसल्लत होती हैं ना तो उससे दीन बहुत बिगड़ता है। ऐसा ही फितना तातारियों का फितना हुआ था एक, जिसकी तफसीलात का वक्त नहीं, लेकिन उस दौर में उम्मते मुस्लिमा को जिन खराबियों में डाल दिया गया था वो नाकाबिले बयान है। दौलत, ऐश पसंदी, बातिल तरीक़ों से माल लेना, बातिल रास्तों में खर्च करना, ये बातें हर दौर में रहीं, लेकिन जो लोग ये काम करते हैं वो गुनाह समझ के करते हैं। लेकिन अफसोस की बात है कि उस दौर का जो फितना उठा वो आम लोगों का फितना नहीं था, रियाया का फितना नहीं था, वो बादशाहों का फितना था। और इस फितने ने जड़ पकड़ ली शहनशाह अकबर के दौर पर। उस दौर में दीन के जो किस्से बहरे हुए मैं आपके सामने शेयर करूंगी हवाले के साथ। अकबर के दरबार में ये राय थी कि मिल्लत इस्लाम जाहिल बदुओं में पैदा हुई थी, किसी महज़ब और शाइस्ता कौम के लिए वो मौजू नहीं। नबुवत, वही, हशर और नशर, दोज़ख और जन्नत, हर चीज़ का मजाक उड़ाया जाने लगा। कुरान पाक का कलाम इलाही होना मुश्तबे करार दिया, यानी शुबा कर दिया कि वाकई कुरान अल्लाह का कलाम है भी कि नहीं। वही का नज़ूल अक़ल से दूर करार दिया कि ये अक़ल मानती नहीं कि नबी हो और कोई फ़रिश्ता आए और वही लाए। मरने के बाद सवाब और अजाब गैर यकीनी बल्कि तनासुख, हर आयना मुमकिन व अक़रब इल सवाब, इसको करार दिया, कोई अजाब नहीं होगा ये कह ले। मेराज को एलानिया मुहाले अक़ल करार दिया कि मेराज का वाक़या जो है इसको अक़ल मान ही नहीं सकती। ज़ाते नबी पर एतराज़ात किए जाते, ख़ुसूसन आपकी अजवाज की तादाद और आपके गज़वात और सराया पर खुल्लम खुल्ला हरफ गिरियाँ की गईं, यानी अल्लाह के नबी की ज़िंदगी में जो जंगें हुई थी उसके ऊपर तनकीद की गई, यहाँ तक कि लफ्ज़ अहमद और मोहम्मद से भी बेजारी हो गई, लोग ये नाम भी नहीं रखना चाहते थे। और जिनके नामों में ये लफ्ज़ शामिल था इनके नाम बदले जाने लगे। दुनिया परस्त उलमा ने अपनी किताबों के खुतबों में नात लिखना छोड़ दी, नाउज़ुबिल्लाह। बाज़ ज़ालिम इस हद तक बढ़े कि दज्जाल की निशानियाँ हादी आज़म सल्लल्लाहु अलैहि वसल्लम पर चिस्मा करने लगे, नाउज़ुबिल्लाह, अल्लाह के नबी को दज्जाल कहने लगे। अल्लाह ताला हम सबको महफूज रखे। दीवान खाना शाही में किसी की मजाल नहीं थी कि नमाज अदा कर सके। ये देखिए कि कौमों का जवाल कैसे होता है। हम ये बातें मैंने भी नहीं कभी पढ़ी थी, जब हमने हिस्ट्री पढ़ी अपने स्कूल कॉलेज के दौर में, तो मुगलिया दौर एक बड़ा शहनशाही दौर होता है, तो हमेशा एक सवाल मेरे जहन में ज़रूर आता था बचपन में, एक मासूम सी सोच थी कि फिर इतना जाहो जलाल था तो ये टूटा क्यों, इतना था। और इन बादशाहों के नाम तो हम बड़े हीरो समझ के लेते, इनकी कहानियाँ हिस्ट्री में हम पढ़ते हैं, लेकिन असल वजह अब कुरान ने समझाई कि वजह क्या होती है कि एक कौम कब टूटती है, कब पनपती है, जब वो अपने दीन से फिरती है। और भी बातें कुछ इसके बारे में। ابو الفضل نے نماز روزہ حج اور دوسرے شعائر دینی پر سخت اعتراضات کیے اور ان کا مذاق اڑایا. شعرا نے ان شاعر کی حجو لکھی جو عام لوگوں کی زبان تک پہنچی, اور دین کے نام پہ جو ہوا وہ قائم ہو گیا تھا اکبری دین. آپ لوگوں نے ایک لفظ سنا ہوگا دین الہی, یہ اسی کی ساری شکے ہیں اصل میں. اس وقت یہ نظریہ قائم کیا گیا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی بعثت پر 1000 سال گزر چکے ہیں اور اس دین کی مدت بس 1000 سال ہی تھی, اس لیے وہ منسوخ ہو گیا ہے, اس کی جگہ نئے دین کی ضرورت ہے. اس نظریے کو سکوں کے ذریعے سے پھیلایا گیا کیونکہ اس زمانے میں نشر و اشاعت کا سب سے زیادہ قوی ذریعہ یہی تھا. کاغذ اتنا عام نہیں تھا, لوگ ایڈورٹائزمنٹ کے لیے سکوں پہ چیزیں لکھ کے اور نوٹوں پہ چھاپتے تھے, یعنی جو بھی چیز لوگوں کے ہاتھوں میں رہتی اس پہ یہ ساری باتیں لوگوں کے ذہنوں میں پلائی گئیں. اس کے بعد ایک نئے دین اور نئی شریعت کی طرح ڈالی گئی جس کا بنیادی مقصد یہ تھا کہ ہندوؤں اور مسلمانوں کے مذہب کو ملا کر ایک مخلوط مذہب بنایا جائے تاکہ شاہی حکومت مستحکم ہو. دوبارہ بولتی ہوں یہ جملہ, ہندوؤں اور مسلمانوں کے مذہب کو ملا کر ایک مخلوط مذہب, ملا جلا, مخلوط مین مکسڈ, مذہب بنایا جائے تاکہ شاہی حکومت مستحکم ہو. دربار کے خوش آمدی ہندوؤں نے اپنے بزرگوں کی طرف سے پیشن گوئیاں سنانی شروع کر دیں کہ فلاں زمانے میں ایک ایسا بادشاہ پیدا ہوگا, اور اسی طرح بندہ زر علماء نے بھی اکبر کو مہدی اور صاحب زمان اور امام مجتہد وغیرہ ثابت کرنے کی کوشش کی. تاج العارفین صاحب یہاں تک بڑھے کہ اکبر کو انسان کامل اور خلیفۃ الزمان ہونے کی حیثیت سے خدا کا عکس ہی ٹھہرا دیا. عوام کو سمجھانے کے لیے کہا گیا کہ حق اور صدق, عالمگیر سچائیاں کہتے تھے یہ اس کو, تمام مذاہب میں موجود ہیں, کوئی ایک ہی دین حق کا اجارہ دار نہیں. آج بھی تو یہی کہتے ہیں نا, سارے دینوں کو ملا دو. سب مذہبوں میں جو باتیں حق ہیں انہیں لے کر ایک جامع طریقہ بنانا چاہیے اور اس کی طرف لوگوں کو دعوتیں عام دینی چاہیے تاکہ ملتوں کے سب اختلافات مٹ جائیں. اسی طریقے سے جامع دین کا نام دین الہی رکھ دیا گیا کہ ہر مذہب کی اچھی باتیں لے لو اور ایک نیا دین بناؤ, اور اللہ کے نبی کا دین 1000 سال چل گیا, اب اس کے بعد اب اس کی ضرورت نہیں. اس نئے دین کا کلمہ لا الہ الا اللہ اکبر خلیفۃ اللہ تجویز کیا گیا. جو لوگ اس دین میں داخل ہوتے ان کو دین اسلامی مجازی و تقلید کے پندہ ازدیدہ شنیدم, یعنی ان کو پچھلے دین جس پہ ماں باپ چلتے تھے اسے توبہ کر کے دین الہی اکبر شاہی میں داخل ہونا پڑتا, اور داخل ہونے کے بعد ان کو لفظ چیلا, جیسے چیلے ہوتے ہیں نا چیلا کاٹنا, چیلا سے تعبیر کیا جاتا. سلام کا طریقہ بدل کر یوں کر دیا گیا کہ سلام کرنے والا اللہ اکبر کہتا اور جواب دینے والا جل جلالہ کہتا. یعنی اب دیکھیے کیسا ارتداد ہے کہ اسلام کے بیسکس رخ ہٹ رہے ہیں, سلام چھوڑ دی. کیوں کہتے تھے یہ اللہ اکبر سلام کرتے ہوئے اور جواب میں جل جلالہ؟ کیونکہ بادشاہ کا نام جلال الدین تھا اور اس کا لقب اکبر تھا. چیلوں کو بادشاہ کی تصویر دی جاتی, وہ اسے پگڑی میں لگاتے. بادشاہ پرستی اس دین کے ارکان میں سے ایک رکن تھی. ہر روز صبح کو بادشاہ کا درشن کیا جاتا, درشن مین اس کو دیکھنا, دیدار کرنا, اور بادشاہ کے سامنے جب حاضری کا شرف عطا ہوتا تو اس کے سامنے سجدہ بجا لایا جاتا, بادشاہ کو سجدہ کرتے. علماء کرام اور صوفیہ با صفا یعنی صفوں میں دونوں اپنے اس قبلہ حاجات و کعبہ مرادات کو بے تکلف سجدہ کرتے, یعنی علماء بھی اس دور کے جو تھے اور جو صوفیز تھے وہ بادشاہ کو سجدہ کرتے, اور صریح شرک کو سجدہ تحیہ اور زمین بوسی جیسے الفاظ کے پردے میں چھپاتے. یہ نہیں کہہ سکتے کہ یہ سجدہ ہے تو کہتے تھے کہ یہ ہم لوگ سجدہ تحیہ تحفے کا سجدہ کر رہے ہیں یا زمین بوس ہو رہے ہیں. یہ وہی ملعون ہیلا بازی تھی جس کی پیشن گوئی اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمائی تھی کہ ایک زمانہ ایسا آئے گا کہ جب لوگ حرام چیز کا نام بدل کر اس کو حلال کر لیں گے. اس نئے دین کی بنیاد تو یہ کہہ کر رکھی گئی کہ اس میں بلا کسی تعصب کے ہر مذہب کی اچھی باتیں لی جائیں گی, مگر دراصل اس میں اسلام کے سوا ہر مذہب کی پذیرائی تھی, اور نفرت و عداوت کے لیے اسلام اور اس کے احکامات تے قوانین کو ہی خاص کر لیا گیا. मतलब इस्लाम की अच्छी बातें नहीं ली गई, दूसरों की ली गई, और इस्लाम की बातें जो थी वो एक नेगेटिव अप्रोच के लिए कुछ डाल दी गई। पारसियों से आतिश परस्ती ली गई, यानी दीन इलाही में आग की पूजा करना जायज़ थी। अकबरी महल में दायमी, दायमी मीन हमेशा, आग का अलाव रोशन किया गया, और चिराग रोशन करने के वक्त क़याम ताज़ीमी किया जाने लगा। आग जलाते थे और हर वक्त वो आग चलती रहती थी, क्योंकि आज भी आपको पता है जो मजूस हैं वो आग बुझने नहीं देते, वो उनका खुदा है। नौज़ुबिल्लाह अगर आग जैसे बुझती है तो उनका खुदा मर गया। चिराग रोशन करते थे तो क़याम करते थे ताज़ीम के लिए। इसी तरह ईसाइयों से नाकूस नवाजी ली, ये जो बेल्स बजाते हैं ना घंटियाँ, नाकूस, और तमाशा सूरत सलासा और इसी किस्म की चंद चीज़ें ली गई, यानी ट्रिनिटी। सबसे ज़्यादा नजर अनायत हिंदुत्व पर थी, हिंदू मज़हब से बहुत कुछ लिया गया, क्योंकि ये मुल्क की अक्सरियत का मज़हब था और बादशाही की जड़ें मजबूत करने के लिए इसको इस्तेमाल करना ज़रूरी था। क्या कुछ लिया गया हिंदुज़म से, ये अब वाफा हुक्मुल जाहिलियत या गून से भी आप जोड़ सकते हैं इन बातों को। चुनाचे गाय का गोश्त हराम करार दिया गया। हिंदू त्यौहार दिवाली, दशहरा, राखी, पूनम, शिवरात्रि वगैरह पूरी हिंदुआना रसूमात के साथ मनाए जाने लगे। शाही महल में हवन की रस्म अदा की जाने लगी। दिन में 4 वक्त आफ्ताब की, यानी सूरज की इबादत की जाती, और सूरज के 1,000 नामों का विर्द किया जाता। आफ्ताब का नाम जब ज़ुबान पर आता तो जल्लत कुदरत हु के लफ्ज़ कहे जाते, यानी इस चांद, इस सूरज की शान, जो उसकी कुदरत बड़ी रोशन है, जल्लत जल्ला से है। पेशानी पर कुश का लगाया जाता, ये जो हिंदू माथे पे एक तिलक लगाते हैं ना, उस तरह की चीज़। और दोश और कमर पर जीनियो डाला जाता और गाय की ताज़ीम की जाती। दोबारा उठाए जाने के अकीदे के मुतालिक अकीदा तनासुख तस्लीम कर लिया गया कि ये मनसूख हो चुका है अब ये, और ब्राह्मणों से उनके दूसरे बहुत से एतकादात सीखे गए। ये सारा मामला तो था दूसरे मजाहिब के साथ, रहा इस्लाम तो इसके मामले में बादशाह और दरबारियों की एक एक हरकत से जाहिर होता था कि इनको इससे ज़िद और चिढ़ हो गई है। इस्लामी तालीमात के ख़िलाफ़ दूसरे मज़हब वालों से जो बात दरबार का रंग देखकर फ़लसफियाना और सूफियाना अंदाज़ में पेश की कर दी जाती, उसे वही आसमानी की समझ लिया जाता। इसके मुकाबले में इस्लामी तालीम रद्द कर दी जाती। उलमाए इस्लाम अगर इस्लाम की तरफ से कोई बात कहते या किसी गुमराही की मुखालफत करते तो इन्हें फ़कीह के नाम से मौसूम किया जाता, जिनके मानी इनकी इस्तलाह ख़ास में अहमक और नाकाबिले इल्तफात आदमी के होते। 40 आदमियों की एक कमेटी मजाहब की तहकीक के लिए मुकर्रर की गई थी, जिसमें तमाम मजाहब का मुताला बड़ी रवादारी बल्कि अकीदतमंदी के साथ किया जाता, मगर इस्लाम का नाम आते ही इसका मजाक उड़ाया जाता, और अगर इस्लाम का कोई हामी जवाब देना चाहता तो इसकी ज़ुबान बंद कर दी जाती। ये बर्ताव इसी हद तक न रहा, अमलन इस्लाम के अहकाम की दिल खोल कर तरमीम और तनसीख की गई, यानी मनसूख किया गया। सूद, जुए और शराब को हलाल किया गया। शाही मजलिस में नौरोज़ के मौके पर शराब का इस्तेमाल ज़रूरी था। नौरोज़ एक ईद है जो मिस्री मनाते थे। हत्ता के काजी और मुफ्ती तक पी जाते थे। दाढ़ी मुंडवाने का फैशन आम किया गया और इसके जवाज़ पर दलाइल कायम किए गए। चचाजाद और मामूजाद बहन से निकाह को ममनू करार दिया। ये जहन में रखिएगा कि हिंदुज़म, ये क्रिश्चियनिटी में भी ये पसंदीदा नहीं है। लड़के के लिए 16 साल और लड़की के लिए 14 साल उम्र निकाह मुकरर की गई। एक बीवी से ज़्यादा बीवियां रखने की ममानियत की गई। ये किन के कानून बोल रहे हैं, इंसान देख सकता है। रेशम और सोने के इस्तेमाल को हलाल किया गया। शेर और भेड़िए को हलाल किया गया, खा सकते हो। सुअर को इस्लाम की ज़िद में ना सिर्फ पाक बल्कि एक मुकद्दस जानवर करार दिया गया। हत्ता के सुबह आंख खोलते ही से देखना मुबारक ख्याल किया जाता। मेरा तो दिल बंद हो रहा है सोच के, हमारे मुल्कों में कितने शौक से ये हिस्ट्री पढ़ाई जाती है, और ये जिक्र नहीं है। मैंने अपने पूरे एकेडमिक दौर में ये चीज़ें नहीं पढ़ी, जब पढ़ी जब कुरान से ताल्लुक़ जुड़ा। अल्लाह अकबर। मुर्दों को दफन करने की बजाय जलाना या पानी में बहाना अहसन करार दिया गया। اگر کوئی دفن ہی کرنا چاہے تو سفارش کی گئی کہ پاؤں قبلے کی طرف کیے جائیں۔ نعوذ باللہ۔ اکبر خود اسلام کی ضد میں قبلے ہی کی طرف پاؤں کر کے سونے کا التزام کرتا تھا، یعنی جانتے ہوئے جانتے بوجھتے قبلے کی طرف منہ کر کے سوتا تھا۔ حکومت کی تعلیمی پالیسی بھی سراسر اسلام کی مخالف تھی۔ عربی زبان کی تعلیم اور فقہ و حدیث کے درس کو ناپسندیدہ سمجھا جاتا تھا، اور جو لوگ ان علوم کو حاصل کرتے وہ حقیر خیال کیے جاتے۔ آج بھی تو یہی ہے نا۔ علوم دینی کی بجائے حکمت و فلسفہ، ریاضی اور تاریخ اور اسی نوع کے علوم کو سرکاری سرپرستی حاصل تھی۔ زبان میں ہندویت یعنی ہندیت پیدا کرنے کی طرف خاص رجحان تھا، اور عربی حروف کو زبان سے خارج کرنے کی بھی تجویزیں کی گئیں۔ ان حالات کی وجہ سے دینی مدرسے ویران ہونے لگے اور اکثر اہل علم ملک چھوڑ چھوڑ کر نکلنے لگے۔ ظاہری بات ہے کہ حق والے تو پھر ایسی باتوں کو برداشت نہیں کر سکتے تھے نا۔ یہ تو تھا حکومت کا حال، اور عوام کا حال کیا تھا؟ آپ اس کا اندازہ لگا سکتے ہیں کہ جب بادشاہوں میں اور قانونی طور پہ ملکوں میں یہ کچھ ہوگا تو عوام کا کیا حال ہوگا۔ وہ لوگ جو باہر سے آئے تھے وہ ایران اور خراسان کی اخلاقی اور اعتقادی بیماریاں ساتھ لے کر آئے، اور جو لوگ ہندوستان ہی میں مسلمان ہوئے ان کی تعلیم و تربیت کا کوئی خاص انتظام نہ تھا، اس لیے وہ پرانی جاہلیت کی بہت سی باتیں اپنے خیالات اور اپنی عملی زندگی میں لیے ہوئے تھے۔ ان دونوں قسم کے مسلمانوں نے مل جل کر ایک عجیب مرکب تیار کیا، کمپاؤنڈ، جس کا نام اسلامی تمدن تھا۔ اس میں شرک بھی تھا، نسلی اور طبقاتی امتیازات بھی تھے، وہم پرستی اور خرافات بھی تھے، نئی ایجاد کی ہوئی رسموں کی ایک نئی شریعت بھی تھی۔ دنیا پرست علماء اور مشائخ نے نہ صرف اس مخلوطے سے موافقت کر لی، یعنی وہ عالم جو دنیا چاہتے ہیں، دنیا کے فائدہ لینا چاہتے ہیں، انہوں نے ان چیزوں کو قبول کر لیا، بلکہ وہ اس نئے مت کے پروہت بن گئے۔ لوگوں کی طرف سے ان کو نذرانے پہنچتے اور ان کی طرف سے لوگوں کو فرقہ بندی کا تحفہ ملتا۔ آپ لوگ دیکھیے کہ یہ اندھیروں کا دور ہے کہ جس کا ذکر اللہ کے نبی کی زندگی میں کر دیا کہ وہ میں یرتد منکم عن دینہ، یہ اندر کا بگاڑ ہے۔ نام مسلمانوں کے ہیں لیکن کام اسلام کے خلاف۔ پیرانے طریقت کے ہاتھوں سے ایک اور بیماری پھیل گئی، کیا تھی وہ؟ اشتراکیت کی، رداقیت کی، اسٹاکزم، معنویت اور دیدنزم کی آمیزش سے ایک عجیب قسم کا فلسفیانہ تصوف پیدا ہو گیا، جسے اسلام کے نظام اعتقادی اور اخلاقی میں ٹھوس دیا گیا۔ طریقت اور حقیقت شرع اسلامی سے الگ اور اس سے بے نیاز قرار دی گئی۔ باطن کا کوچہ ظاہر سے جدا بنا دیا، یعنی یہ کہہ دیا کہ ظاہر میں جو مرضی کرو، دل کے اندر بات ہونی چاہیے۔ اس کوچے کا قانون یہ تھا کہ حدود حلال اور حرام، رخصت، احکام دین عملاً منسوخ ہو جائیں اور نفس کی خواہشوں کے ہاتھوں میں اپنے اختیارات دے دیے جائیں۔ جس فرض کو چاہو ساکت کر لو اور جس کو چاہو کر لو۔ فرض برائے فرض بن گیا، یعنی فرض فرض الفرض بنا دیے۔ جس حلال کو چاہے حرام کر دے اور جس حرام کو چاہے حلال کر دے۔ انعام پیروں سے بہتر، جن کی حالت ہی ان پر کم و بیش فلسفیانہ تصوف کے اثرات پڑے ہوئے تھے، اور وحدت الوجود کے ایک غلط تصور نے حسوسیت کے ساتھ تمام قواعد عمل کو بے کار کر دیا۔ یہ تھے وہ حالات کہ جب قوموں کے پھر تختے الٹتے ہیں۔ اتنا دھیروں کا دور تھا، لیکن اللہ تعالیٰ نے یہ جو بات کہہ دی نا کہ پھر میں ایسے حال میں امتوں کو خالی نہیں چھوڑتا، بلکہ فَسَوْفَ يَأْتِي اللَّهُ بِقَوْمٍ يُحِبُّهُمْ وَيُحِبُّونَهُمْ، اللہ ایسی قوم کو پیدا کرتا ہے۔ انہی حالات میں پھر کہتے ہیں کہ شیخ احمد سرہندی تھے، وہ پیدا ہوئے، ان کو مجدد کہا جاتا ہے اپنے دور کے۔ یہ جو میں نے آپ کے سامنے پڑھا ہے، یہ ایک کتاب ہے سید ابو العلا مودودی کی، تجدید و احیاء دین، اسی کے یہ صفحہ نمبر 75 سے لے کے آنورڈ جو میں نے پڑھا تھوڑا سا، تو اس میں پھر یہ آگے لکھتے ہیں۔ اور بھی بہت ساری اس پہ آپ کو کتابیں مل سکتے ہیں، لیکن یقین کریں کہ ہم بہت اندھیروں میں ہیں، ہمیں نہیں پتہ کہ اسلام کیا کہتا ہے، لیکن یہ خوشی کی بات ہے کہ پھر اللہ ایسے لوگوں کو بھیجتا ضرور ہے۔ یہ ہے نا ارتداد، یا ایھا الذین آمنوا من یرتد منکم عن دینہ، کوئی دین کی مجبوری نہیں، मत कॉम्प्रोमाइज़ करें, मत सोचें कि अगर हम अपने असल दीन पे आएंगे तो लोग हमें एक्सेप्ट नहीं करेंगे, हम रिजेक्ट हो जाएंगे, हमें लोग इग्नोर कर देंगे। तो कर दें, हमने तो अल्लाह के पास जाना है, हम में से कोई किसी के सामने कोई जवाबदेह नहीं है, ये तो सारे अल्लाह के मामले हैं। लेकिन अल्लाह ताला का भी ये वादा है कि जब भी कभी ऐसी बातें होती हैं तो अल्लाह फिर चाहे कुछ अरसे के बाद लोगों के सामने लाए लेकिन लेके आता है। लेकिन जहाँ अंधेरे होते हैं ना वहाँ रोशनियाँ भी आती हैं, इसीलिए फरमा दिए गम ना करो। फसौफ़ यातिल्लाहु बिकौमिन, अन करीब अल्लाह ले आएगा एक ऐसी कौम को, एक कौम ऐसी आएगी, हर दौर में आई, इस कौम के लोग जिन्होंने वाकई रखा। और इसमें अगर आप देखें तो इसका सबसे पहला असर तो अबू बकर सिद्दीक़ पे आता है ना, कि जिन्होंने वाकई फिर उन फितनों के दौर में अपने आप को संभाल लिया। इसी तरह हर बड़े फितने के बाद अल्लाह ताला ने ज़रूर कुछ ना कुछ ऐसे मुजद्दिद पैदा किए। बल्कि आज के दौर के बारे में भी एक बात मारूफ है, किस हद तक ठीक है मैं इसको नहीं जानती, लेकिन अब नसरुद्दीन अल्बानी रहमतुल्लाह अलैह, अल्लाह ताला उन पर अपनी रहमतें करे, इंतकाल हो चुका है अब उनका, उनके बारे में कहते हैं कि इस दौर के मुजद्दिद वो थे। क्योंकि हर 100 साल के बाद एक नया बंदा आता है, जब दीन में लोगों ने अपनी ख्वाहिशात के पर्दों से इजाफे कर लिए होते हैं तो उस वक़्त फिर वो आते हैं। और आप देखिए कि इस वक्त जितनी ज़यीफ़ और सही रिवायात को अलग कर दिया गया वो नासिरुद्दीन अल्बानी रहमतुल्लाह अलैह की ही सारी तहकीक है। इसीलिए नमाज की जो किताबें और ये दुआओं की जो किताबें आपको दी जाती हैं मोस्टली इसमें उन्हीं की तखरीज होती है कि उन्होंने अलग कर दिया। कभी भी हक छुपता नहीं है, इसको ये सोच के सुनिए और पूरे दिल से यकीन रखिए कि अल्लाह ताला तो हमें हक पे रखना और हक के साथ रखना, फिर इंशाअल्लाह ताला एक वक्त आएगा कि अल्लाह की मदद आएगी। उन्होंने सोचा कि हम मुर्तद होंगे तो दीन ख़त्म होगा, दीन ख़त्म नहीं होगा, अल्लाह ताला कुछ और लोगों को भेजेगा, कौन से, युहिब्बूनहुम। इस आयत को देखिएगा, बहुत ही खूबसूरत एक नुक्ता है इसमें कि कैसे लोग आएंगे। पहली तो बात है फसौफ़ यातिल्लाहु, अल्लाह लाएगा, यानी ये काम अल्लाह के हाथ में है, दीन अल्लाह का है, उसकी हिफाज़त वही करता है। जब लोगों ने ऐसी पोल्यूशंस की दीन में, अल्लाह ताला दूसरे लोगों को ले आया, किनको, बी कौम में युहिब्बुहुम, अल्लाह उनसे मोहब्बत करेगा, व युहिब्बूनहु, और वो उससे मोहब्बत करेंगे। मुफस्सरीन कहते हैं कि यहाँ अल्लाह की मोहब्बत का लफ्ज़ पहले क्यों आया। अमूमन तो हम ये सोचते हैं ना कि अगर हम अल्लाह से मोहब्बत करेंगे तो अल्लाह हमसे करेगा, ऐसी सेंस बनती है ना, या अगर हम कुछ ख़ास काम करते हैं तो अल्लाह ताला हमसे मोहब्बत करेगा। लेकिन यहाँ तो ऐसे लग रहा है, और ज़ाहिर कलाम में पहले अल्लाह का लफ्ज़ आया है, तो अल्लाह ताला का मोहब्बत करना पहले और बंदे का मोहब्बत करना बाद में क्यों आया। तो इसकी दलील क्या दी जाती है कि किसी बंदे के साथ ये अल्लाह की मोहब्बत की दलील है कि उस बंदे को अल्लाह से मोहब्बत हो जाए। समझ में आए, हर एक को अल्लाह से मोहब्बत नहीं होती, ये अल्लाह की उस बंदे के साथ मोहब्बत की दलील है कि उससे मोहब्बत हो जाए। हालांकि आप देखिए कि कुछ रिवायत आपने सुनी हुई है ना प्यारी सी, कि अल्लाह ताला को किसी बंदे से मोहब्बत होती है, फिर जिब्राइल अलैहिस्सलाम से कहते हैं आप इससे मोहब्बत करो, फिर आसमानों में होती है, फिर दुनिया पे मोहब्बत छाई जाती है। तो मोहब्बत का आगाज़ अल्लाह की तरफ से होता है, लेकिन उस मोहब्बत से अल्लाह ताला उस बंदे को बिगाड़ता नहीं है, बल्कि उसको मज़ीद अच्छे कामों में लगा देता है। हम किसी से मोहब्बत करते हैं तो वो बिगड़ जाता है, बिगाड़ देते हैं, लाड़ देख देख के अपने ही बच्चों को अपना दुश्मन बना लेते हैं। लेकिन अल्लाह ताला जब किसी से मोहब्बत करता है तो फिर उसको तौफीक देता है कि वयुहिब्बूनहु, वो अल्लाह ताला से मोहब्बत करने लगते हैं, फिर उनको अल्लाह ताला से प्यार आता है। और वल्लज़ीना आमनू अशद्दु हुब्बन लिल्लाह, वो लोग जो ईमान लाए वो अल्लाह की मोहब्बत में शदीद होते हैं, ऐसी कैफियत पैदा होने लगती है। और क्या खूबी होती है इनमें, अज़िल्लतिन अलल मोमिनीन, वो मोमिनों पर बड़े सॉफ्ट होते हैं, अज़िल्ला ज़लील या ज़ुलूल की जमा होती है, ये नरम दिल, आजज़ी इख्तियार करने वाले, बहुत सॉफ्ट, मोमिनीन की गलतियों को पकड़ने वाले नहीं उस पे पर्दे डालने वाले, अतात नरमी और युसर से ये लफ्ज़ लिया गया है, बड़े नरम होते हैं। एक सवाल पैदा होता है कि इस उनकी नरमी या इस झुकने से क्या उनकी बेइज्जती नहीं होती, बज़ाहर ऐसे लगता है ना, हम किसी के आगे झुकेंगे तो हम बेइज्जत हो जाएंगे, तो याद रखिए कि ऐसा नहीं होता। यहाँ मुराद जलील होने वाले नहीं, आसान फहम, बात मान लेने वाले, उनके दिल मिले होते हैं, सपोर्टिव लोग होते हैं, बेतकल्लुफ़ लोग होते हैं। इनका और दूसरे मोमिनों का आपस में कोई पर्दा नहीं होता। और ऐसे ही लोगों की सिफत सूरत अल-फतह की आखिरी आयतों में भी आती है, मोहम्मद और रसूलुल्लाह, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अल्लाह के रसूल हैं, और वल्लज़ीन माहू, और वो लोग जो उनके साथ हैं, अशिद्दाउ अलल कुफ्फार, काफिरों पर शदीद होते हैं और मोमिनों पर नरम होते हैं। एक मोमिन की शान यही है कि दूसरे मोमिनों के लिए उसके दिल में नरमी हो, खैर ख्वाही हो, लेकिन कुफर का मामला आए तो आइज़्ज़तिन अलल काफिरीन, उनके लिए शदीद हो जाए, बदतमीज़ नहीं, गुस्ताख नहीं, बदमिजाज नहीं, बेइंसाफ नहीं, बेरहम नहीं, बल्कि आइडियोलॉजी की बात हो रही है, इनकी वेवलेंथ नहीं मिलती काफिरों से, ये मुड़ मुड़ के उनकी तरफ नहीं देखते, क्योंकि जब कोई शख्स आगे जाते हुए बार बार मुड़ के पीछे देखेगा ना, तो वो आगे नहीं पहुँचेगा। इनका हाल क्या होता है कि ये अपने इस्लाम पे मुतमईन होते हैं, और ये लोग काफिरों का तर निवाला नहीं बनते। आयज़ा अज़ीज़ की जमा है, ज़बरदस्त हैं, इनकी तलवारों के रुख मुसलमानों की तरफ नहीं होते, मौका पड़े तो काफिरों की तरफ होते हैं। युजाहिदून फ़ी सबीलिल्लाह, अल्लाह के रास्ते में मेहनत करने वाले होते हैं। जिहाद कहते हैं किसी मकसद के हसूल के लिए ज़बरदस्त कोशिश, मकसदियत वाली ज़िंदगी होती है। क्या मतलब है युजाहिदून का? पहली बात, इनकी ज़िंदगी बामकसद होती है, सिर्फ खेलने और खाने को ज़िंदगी नहीं कहते, सिर्फ दुनिया को बनाने को ज़िंदगी नहीं कहते। दूसरी इसकी सूरत होती है, अल्लाह के दीन को फैलाने में लगे रहते हैं। तीसरी इसकी सूरत होती है, जहन्नुम की तरफ जाती हुई मखलूक को पकड़ कर जन्नत की तरफ लाते हैं। चौथी सिफत होती है, अल्लाह की ज़मीन पर अल्लाह का निज़ाम राइज करने की कोशिशें करते हैं। पांचवी इनकी सिफत है कि अल्लाह की बादशाहत का ऐलान करते हैं, और ये ऐलान दिल में नहीं होता, क्योंकि ऐलान तो खुलता है, अमल से होता है, दिखाते हैं कि हम कैसे अल्लाह ताला के करीब, अल्लाह का कुर्ब पाने वाले होते हैं। सूरत हशर में भी आता है ना, अशिद्दाउ अलल कुफ्फारी व रुहमा बैनहुम, काफिरों पे सख्त और आपस में नरम। आज चंद तारीखी वाक़यात सुना सुना के सहाबे कराम को एक दूसरे का दुश्मन करार दिया जाता है, हालांकि वो तारीख जो कुरान को झुटलाए, हम उसे झुटलाते हैं। सहाबे कराम आपस में दुश्मन नहीं थे। आज कुछ ग्रोह ऐसे हैं जो सहाबे कराम की आपस की दुश्मनियों को हवा देते हैं, हालांकि उनको ये नहीं पता कि इनके दिल आपस में मिले हुए थे। अगर इनकी किसी वजह से मुखालफत हुई भी, तो वो सिर्फ़ उस मौजू पे मुखालफत थी, ये एक दूसरे के दुश्मन नहीं थे। हज़रत अली रज़ी अल्लाह ताला अन्हु का एक कॉल याद आ गया, इनकी जंग हुई थी, एक मौके पे एक सियासी इख्तलाफ हुआ था, दूसरी तरफ भी मुसलमान था और इधर भी ये भी मुसलमान थे, तो किसी तीसरे मुसलमान ने कहा कि अगर आप चाहें तो मैं आपकी मदद करूं इस मामले में, तो कहा कि देखो ये मेरा और उनका मामला है, तुम ना बीच में आना, अगर तुम आए तो मैं उसको छोड़ के तुमसे लड़ने के लिए तैयार हो जाऊंगा। इसी तरह हज़रत अली का एक कॉल याद आता है, सूरह आराफ में एक आयत आती है कि जन्नत में जाने से पहले अल्लाह ताला दिल के गिल और कीने और कजियाँ दूर कर देगा, तो अपना और उस सहाबी का नाम लेके कहते हैं कि मुझे उम्मीद है कि मेरा और उनका दिल वहाँ जाके धुलेगा। उनको यकीन है कि हम लड़ रहे हैं लेकिन जाएंगे दोनों जन्नत में। ये होता है अज़िल्लतिन अलल मोमिनीन, मोमिनों पर नरम होते हैं। अल्लाह अकबर। फिर इसी तरह युजाहिदून की एक और सिफत क्या होती है कि इनकी कोशिशों से अदालतों में भी इंसाफ होने लगता है और निजी मामलात में भी। फिर एक और इसकी सूरत, अमन और इंसाफ के क्याम के लिए कोशिशें करते हैं। एक और इनकी सिफत, कुफर की कोशिशों को मغلوب करने की कोशिश करते हैं। इनकी ज़िंदगी बामकसद ज़िंदगी है। फ़ी सबीलिल्लाह, हर वो रास्ता जो अल्लाह तक पहुँचा दे, हर वो काम जिससे अल्लाह राज़ी हो जाए। और अगली खूबी, वला यखाफूना लौमत लाइम, अल्लाह के दीन पे अमल करने के बाद किसी की मलामत से डरते नहीं हैं। अपनी ज़ात पे उस दीन को फिट करना हो, परवाह कोई नहीं, क्योंकि दीन की तरफ आते ही सबसे पहले मलामत शुरू हो जाती है। और ये मलामत करने वाले कौन होते हैं? आपके अपने घर वाले। कभी आपने भी ऐसे जुमले शायद सुने हो, क्या हो गया बेटा तुम्हें, अच्छा भला ख़ानदान था, तुमने क्या शुरू कर दिया पर्दा। देखो चचा के बेटे ही तो हैं, और अब कहाँ बैठेंगे वो आके, देखो घर में बंटवारे डाल दिए। अच्छा भला मोहब्बत अलग घर था, एक बहू ऐसी आ गई सारा घर ही टूट गया। ऐसी बातें सुननी पड़ती हैं। ये तुमने क्या कर लिया, क्या कुछ मुंह पे निकल आया है? कमेंट लोग देते हैं आपको कि चेहरे पे कोई चीज़ निकल आई है जो आपने छुपा ली है। ये देखो इनकी नमाजें, हर वक्त बस इनकी तो मस्जिद है और टोपी है, मुल्ला की मस्जिद तक दौड़ क्या कुछ गंदी बातें करते हैं लोग। ये लौमत लाइम होती हैं, मलामतें। दीन अपनी ज़ात पे आता है तो मलामत, जो लोग कुफर से इस्लाम पे आते हैं तो मलामत शुरू, उस इस्लाम को अपने दिल के अंदर से निकाल के ज़ाहिर पे लाना चाहते हैं तो मलामत, अपनी ज़िंदगी से हराम को निकाल के हलाल पे लाना चाहते हैं तो वो मलामत। आपने अगर ऐसी मलामतें सुननी हो तो ज़रा किसी नेकी का इरादा तो करें और फिर जाके अपनों के सामने पेश तो करें। लोग कहते हैं मत मारी गई है, अच्छा भला काम छोड़ दिया, देखो कितनी आमदनी थी, अब खाओगे कहाँ से। और देखो इनकी तो अकल ही मारी गई है, अपना घर छोड़ के किराए के घर पर आ गई, इनको तो बस सब कुछ हो गया, अब इनको तो हर वक्त एक ही खौफ है। फरमाया कि वला यखाफून लौमत लाइम, ये मलामतें तो होंगी, जब दीन अपनी ज़ात पे आएगा तो भी होंगी, फिर इसके बाद जब दीन दूसरों को सिखाओगे तो भी होंगी। ये अगले दर्जे की मलामत होती है। देखिए जब शैतान हमें जन्नत से निकलवाने की कस्में खा चुका है ना, तो वो तो एक एक बंदे पे मेहनत करता है। जब बंदा खुद बच जाता है ना इस चीज़ से, कुरान की तरफ आते हैं ना, तो बस मलामतें शुरू, क्या हो गया। आप ज़रा वो इब्तदाई दिन याद करें, अब तो अल्हम्दुलिल्लाह आपके कदम अल्लाह ने जमा दी और जमे ही रहें, लेकिन वो पहले दूसरे चौथे दिन की बातें याद करें, पहला पारा था, कितनी दफ़ा आप लुढ़के होंगे, बहुत लंबी कमिटमेंट है, नहीं बहुत देर बैठना पड़ेगा, नहीं इतने दिन बैठेंगे, अब क्या तुम रोज़ जाओगी, हर वक़्त जाओगी, कितनी मुश्किलों से आप निकल के बैठे हुए। मैं आप सब के लिए दिल की गहराइयों से दुआ करूँगी कि आपने वो जितनी अंदर की और बाहर की मलामतें सुनी हैं वह आपके हक़ में बेहतरीन सदका जारिया बन जाए, और मरते दम तक आपको अल्लाह ताला अपने कलाम से जोड़े रखे, क्योंकि जुड़े हैं तो आज इस आयत पे पहुँचे हैं ना। अगर बीच में टूट चुके होते तो यहाँ तो ना पहुँचते, या बार बार टूट के अगर पीछे जुड़ते हैं तो आपको क्या पता ज़िंदगी कितनी है। ये भी एक शैतान का रास्ता होता है, पहले पारे अच्छे नहीं पड़े, अब फिर मैं नए सिरे से शुरू करती हूँ, एक दफ़ा ज़रा उस पर जम जाऊँगी फिर आगे जाऊँगी, ये शैतान की कोशिश है। दरख्त से जो पत्ता टूटता है वो दोबारा नहीं जुड़ता, आप गूंद लगा के उसको चिपकाना भी चाहें वो नहीं रंग बनेगा, वो वक्त के साथ मुरझा जाएगा। किसी ने शेयर किया, कहने लगी यही मेरे साथ होता है कि मैं शुरू से कुरान पढ़ना घर में शुरू करती हूँ, तिलावत ऐसे ही रोज़ जो पढ़ते हैं, दो तीन पारे पढ़ती हूँ, फिर मुझे लगता है नहीं मैंने सही नहीं पढ़ा, लाओ मैं तजवीद वाले कुरान से पढ़ती हूँ, मैं फिर शुरू से शुरू कर देती हूँ, और फिर दो चार पारों पर आती हूँ फिर भूल जाता है। मकसद नहीं होता ना, गोल नहीं होता तो आप टूट जाते हैं। आपको और हमें पता है ना, मुझे भी पता है ना कि मैंने आपको ये कुरान पाक पूरा कराना है, तो मेरी नज़र किस पे होती है कि मुझे वक्त एक एक मिनट यूज़ करना है, और अगर कोई गोल ही नहीं है तो हम तो फिर घूमते रहे। सवाब लेना है तो रोज़ चलें, कल पीछे की फिर आयतें शुरू कर देंगे, कल फिर उससे पिछला पारा शुरू करेंगे। एक रोल मुतय्यन करना होता है तो उसके लिए एक गोल बनाना होता है, और ये लोग उस गोल के रास्ते में आने वाली मुखालफतों से घबराते नहीं, क्योंकि इनको अपनी जान इतनी प्यारी नहीं होती ना। हाँ उस वक्त चुप नहीं रहते जब अल्लाह के दीन पे कोई बात आती है, लेकिन अपनी ज़ात पे कोई बात आती है तो कोई हर्ज नहीं, नो प्रॉब्लम। ऐसे लोग हैं जो मलामत की मलामत करने वाले की मलामत से नहीं डरते। यहाँ फिर एक तकाबुल करवाऊँगी आपको कि मलामत करने वाले की मलामत से कौन डरता है और कौन नहीं डरता। मलामत करने वाले की मलामत से वो शख्स नहीं डरता जो इस्लामी नज़रिए हयात को अपने आमाल को नापने का ज़रिया बना लेता है, जो हर मौके पर यह सोचता है कि अल्लाह के हाँ मेरे किसी अमल की कितनी कदर है, मेरा रब मुझसे कितना खुश है, جس کی نگاہیں اللہ پہ لگی رہتی ہیں اس کو پرواہ نہیں ہوتی، اور کون ہے جو ملامت کر کی ملامت سے گھبرا جاتا ہے، جو یہ کہتا ہے کہ لوگ کیا کہیں گے، میرا کیا بنے گا، جس کی نگاہیں لوگوں پہ لگ گئیں وہ ضرور اللہ کے راستے سے ہٹ جائے گا، جو اللہ کی پرواہ کرنا چھوڑ کر لوگوں کی پرواہ کرنے لگ جائے تو ایسا شخص جو ہے پھر وہ شیطان کا نوالہ ہے۔ اسی لیے کہا کہ ولا یخافون لومت لائم، ذالک فضل اللہ یوتیہ من یشاء، یہ اللہ کا فضل ہے، کیا اس احساس کا بیدار ہو جانا کہ ہم چنے ہوئے لوگ ہیں، ہم اللہ کے گروہ کے لوگ ہیں، ہم حزب اللہ کے لوگ ہیں، اللہ تعالیٰ ہر ایک اس کے رجحان کے مطابق چلاتا ہے، جس کے دل میں یہ بات آ جائے پھر اس کی نگاہیں لگ جاتی ہیں۔ یہاں دیکھیے کہ ایک ایسا لگتا ہے کہ اللہ تعالیٰ ایک ایسا گروہ تیار کرنا چاہتا ہے جو انسانوں کی ساری چیزوں سے آزاد ہو، بے نیاز، جس کی نگاہیں رب پہ لگی ہوں اور رب کی نگاہیں اس پہ لگی ہوں، رب کو اس سے محبت اور اسے رب سے محبت، اور رب سے محبت ہو نہیں سکتی جب تک رب کی قدر نہ ہو۔ رب کی قدر کے لیے کیا کرنا ہے؟ اللہ کے ناموں پہ غور کرنا ہے، اسماء الحسنیٰ، ایک ایک نام کو سامنے رکھ کے روئیں، آنسو بہائیں کہ اللہ کیا واقعی میری نگاہیں تجھ پہ لگی ہیں کہ نہیں لگی، کیا واقعی تجھے مجھ سے محبت ہوئی ہے کہ نہیں ہوئی، کیا واقعی میرے دل میں جو تیری محبت کی بات ہے یہ جھوٹا دعویٰ تو نہیں۔ پھر مانگیے، اللہ کے نبی نے اتنی خوبصورت دعائیں سکھائیں کہ اللہ مجھے اپنی محبت دے دے، اللہم اجعل حبک احب الاشیاء، اللہ تو میرے لیے اپنی محبت کو سب سے پیاری چیز بنا دے، اللہم انی اسالک حبک و حب من یحبک و العمل الذی یبلغنی حبک، اللہ میں تیری محبت مانگتا ہوں اور اس کی محبت مانگتا ہوں جو تجھ سے محبت کرتا ہے، اور اس عمل کی محبت جو تیری محبت تک پہنچا دے، کیونکہ دو چیزیں جو انسان کو عمل پہ مجبور کرتی ہیں، محبت اور خوف۔ اللہ کے نبی کی دعاؤں کو جب ہم دیکھتے ہیں تو خوف سے زیادہ آپ نے اللہ کی محبت مانگی ہے، کیونکہ محبت میں زیادہ کشش ہے، محبت فاتح عالم، جب محبت ہوتی ہے نا تو یہ فتح کر لیتی ہے جہان کو۔ زبان شیری ملک گیری، آپ کی زبان میٹھی ہے تو پورا ملک آپ کا ساتھ دے گا، یعنی اللہ کو سافٹ اسپوکن لوگ پسند ہیں جن کے اندر سختی نہ ہو۔ پورے اگر ایک کردار کو سامنے رکھیں تو اتنا خوبصورت ایک کردار بنتا ہے نا کہ جس پہ اللہ کا فضل ہے۔ علامہ اقبال نے بھی تو یہی کہا تھا نا کہ ہو خلقہ یارا تو بریشم کی طرح نرم، رسم حق و باطل ہو تو فولاد ہے مومن، جس سے جگر لالہ میں ہو ٹھنڈک، دریاؤں کے دل جس سے دہل جائیں وہ طوفان۔ یہ بندہ مومن کا تعارف ہے، دوستوں میں بیٹھتا ہے تو نرم سافٹ، ڈر نہیں لگتا ان کو ہر بات پہ کہ یہ روٹ جائے گا، چھوٹی چھوٹی بات پہ کہہ دے گا میں ناراض ہو گیا، لیکن حق اور باطل کا موقع آتا ہے تو فولاد کی طرح سخت، اور جس سے جگرے لالہ میں ہو ٹھنڈک، ٹھنڈک ہوتی ہے مومن میں، دریاؤں کے دل جس سے دہل جائیں وہ طوفان۔ دشمنوں کے سامنے عزت علی الکافرین، آج مسلمانوں کا حال الٹ ہے، کافروں کی بڑی بڑی باتوں کو اسمائل کے ساتھ قبول کر لیتے ہیں اور مسلمانوں کی چھوٹی چھوٹی باتوں کو وجہ بناتے ہیں اسلام سے دور ہونے کی۔ ایک اور شعر ہے علامہ اقبال کا، مسافر زندگی میں سیرت فولاد پیدا کر، شبستان محبت میں حریر و پرنیاں ہو جا۔ مطلب اس کا یہی، آپ کو مشکل لگے گا، ظاہر ہے اردو مشکل ہے، کہ جب کام کا وقت آئے تو تم فولاد بن جاؤ، اور جب محبت کی محفل ہو تو ریشم کی طرح بن جاؤ۔ آج امت مسلمہ کو یہ سبق پھر پڑھانے کی ضرورت ہے، آج پھر ذہنی ارتداد موجود ہے، کاغذوں میں تو قانون اسلام کا ہے لیکن دلوں میں اسلام کا قانون نہیں، ہر بات پہ دین سے ہٹنے کو تیار ہیں کہ ہم سے باتیں نہیں سنی جاتی، ہم یہ تانے نہیں سن سکتے۔ اللہ نے رکوع کے آغاز میں کہا تھا، یا ایھا الذین آمنوا لا تتخذوا الیہود والنصاریٰ، یہود اور ہنود میں کتنا ایک مشترک بات لگتی ہے۔ آج امت مسلمہ اور خاص طور پہ ہم برصغیر پاک و ان کے لوگ اس قوم سے زیادہ متاثر ہیں۔ ایک سوال اٹھ سکتا ہے کہ کیا پھر यहाँ तो सिर्फ यहूद और नसारा की बात है ना, तो फिर दूसरों को ले सकते हैं। तो एक छोटा सा तकाबुल आपके सामने रखूंगी, यहूद और हनूद का कोई तासुब नहीं, सिर्फ एक किरदार के तौर पे। दोनों में कुछ मुश्तरक चीज़ें हैं, सूद दोनों की पसंदीदा आदत है, उधर भी बछड़े की मोहब्बत ही, इधर भी गाय की मोहब्बत है, उधर भी माल की मोहब्बत है, इधर भी माल की मोहब्बत है, उधर भी बुखल था, इधर भी बुखल है, और इसी तरह की बहुत सारी बातें। उम्मते मुस्लिमा ने सोच के चलना है कि हम किसके पीछे चल रहे हैं। जहाँ चलेंगे वहीं पहुँचेंगे। फरमाए इन्नमा वलीयुकुमुल्लाह, बेशक तुम्हारा वली तो अल्लाह है, व रसूलुहु और उसका रसूल, वल्लज़ीना आमनू, तीन मोहब्बतें दे दी बंदे मोमिन को, एक मालिक की, खालिक की, और एक हादी की, राहबर की, रहनुमा की, और तीसरी अपने साथ वालों की। वल्लज़ीना आमनू, हर मुसलमान दूसरे के लिए, हर मुसलमान नहीं, वो कौन मुसलमान कौन है, अल्लज़ीना यकीमून अस्सलात व यूतून अस्सका, जो ये नमाज़ें कायम करते हैं और ज़कात देते हैं, फ़राइज़ के पाबंद हैं और मामलात हकूक़ुल इबाद पूरे करते हैं, इसके बावजूद वहुम राकिऊन, नेकियां करके रोब नहीं डालते, झुक जाते हैं। वमन यतवल्लल्लाह व रसूलहू वल्लज़ीना आमनू फ़इन्ना हिस्बल्लाहि हुमुल ग़ालिबून, ये है गलबे की बातें। वही बचेगा जिसको खुद बचना है, उसी को अल्लाह बचाएगा जो वाकई अपने दिल में आजजी लाएगा, नरमी लाएगा। रुकू बहुत छोटा सा था लेकिन दिल को हिलाने वाला था। हर जगह हर इंसान के लिए इसमें सबक है कि अल्लाह ताला हमसे कौन सी खूबियाँ चाहता है। अगर आज के दौर के मुसलमानों को इन खूबियों की रोशनी में देख लेंगे तो कम से कम फिर ये आपकी ज़ुबान पे नहीं आएगा कि मुसलमानों पे ज़्यादती क्यों होती है। ये कभी मत कहा करें कि अल्लाह ताला ज़्यादती करता है। और एक छोटी सी बात कहूँगी कि कुछ भी दुनिया में होता है, मैं पसंद नहीं करती कि आप यहाँ खुल के उसके ऊपर कोई बात करें, किसी भी क्लास में, अभी या बाद में या एंड पे। हम असल में एक तालीमी इदारा है ना, हम सब का यहाँ मकसद कुरान की तालीम है। हम यहाँ कोई सियासत या कोई, यानी हमारा वो काम नहीं है ना, हम ह्यूमन राइट्स की बात नहीं कर रहे, इसलिए उम्मीद है कि आप लोग माइंड नहीं करेंगे। दुआएं करें, घरों में बैठ के करें, नमाज़ों में करें, यहाँ बैठ के तो आप अमल की बातें लिया करें, क्योंकि अल्लाह ताला हम सबको फितनों से महफूज रखे। हम एक बहुत छोटी सी कोशिश करने वाले लोग हैं और हम तो वो काम करेंगे जो वाकई हमारे हिस्से का है, और अल्लाह ताला तौफीक दे के हमारी ज़ात से ऐसी बात फैल जाए कि लोगों को शऊर आ जाए। वक्ती हालात की खराबियों का हम मामला ना सामने रखें लोगों के, बल्कि हम कोशिश करें इस बात की कि जो हम नस्लों को ठीक कर सकें। एक उम्मत तैयार हो जाए अगर ऐसी कि जो अल्लाह के इन हुक्मों को माने, ये 6 और 3 9 खूबियों वाली उम्मत पैदा कर दें, इंशाल्लाह ताला दुश्मन आपका नाम सुन के डर जाएंगे। अल्लाह ताला हम सबको शैतान की बातों से महफूज रखे।